छ। आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ, बाइक एक्सचेन्ज सुविधा, किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पार्ट सुविधाका लागि हिरो अनि मार्सल इम्पोरियम मगनी चोक पर्सा बजार। फोन 056-5883-179, मोबाइल 98550-61-99। टाढी सोरुम रत्नगर 2 मेन रोड टाढी, फोन नम्बर 056-5160-57। स्टाइल परफॉर्मेंस र माइलेज का लागी हीरो मात्र मार्सल इम्पोरियम मा। रेडियो अर्पण 104.5 MHz। यस अर्पण खबर को साथ मा जय कलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्राली, पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चुकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको, प्रत्येक मोहडाको अगाडि 2 कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, पिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनु। सम्पर्क का लागि गोपाल पौडेल रत्ननगर, मोबाइल 98450-49728, प्रेम हिमाली चैनपुर, मोबाइल 98453-68075, र दीपक बस्नेत चैनपुर, मोबाइल 98451-97258। शिखर हार्डवेयर रत्नगर 1 बकुलहर, पुरानो कर्मचारी पेट्रोल पम्प सँगै, फोन नम्बर 056-563-290। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिङ सामानहरू, दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथै एसएन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। एटिच्युड मल्टीलर्निंग एकाडेमी, म्याथ साइन्स र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने, साथै इंग्लिस, जापानिज, कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने। एटिच्युड मल्टीलर्निंग एकाडेमी, खैरानी 4 पर्सा, नारायणी डेभलपमेन्ट बैंकको माथि, मोबाइल 98452-46174। नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np/ संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो 1 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सजिता हमाल। अब खबर विस्तारमा, नेपाल निशामती कर्मचारी युनियनको 6 राष्ट्रिय महाधिवेशन आजदेखि पूर्वी चितवनको रत्नगरमा शुरू हुँदैछ। रत्नगर स्थित होटल स्टार बेनकुटमा हुने महाधिवेशनको एक समारोहका बीच प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्दै हुनुहुन्छ। यसै सम्बन्धी थप जानकारी दिनका लागि महाधिवेशन स्थल रत्नगर स्थित होटल स्टार बेनकुटबाट हाम्रा सहकर्मी ध्रुवराज खनाल हुनुहुन्छ। ध्रुवजी, हजुर, महाधिवेशनको के छ त्यहाँ? सीताजी, भर्खर मात्र यो तारिकी कार्यक्रम सञ्चालन भइरहेको छ। नेपाल निशामती कर्मचारी युनियनको 6 महाधिवेशन उद्घाटन सत्र अहिले भइराखेको छ। नेपाल निशामती कर्मचारी युनियनको महासचिव अध्यक्ष कृष्ण प्राजुलीले आफ्नो स्वागत मन्तव्य राखिसक्नु भएको छ। अब हामी निरन्तर रूपमा यो उद्घाटन सत्रको प्रत्यक्ष प्रसारण गर्दैछौँ। भूमिकालाई अब हामी क्षेत्रमा आउँदैछौँ, त्यो सन्दर्भमा विद्यावती साथीहरू युनियनको बारे भन्नुपर्छ। हामी विद्यावती सरकारले युनियन किन अधिकार एवं सामूहिक सौदावन्तको माध्यमद्वारा समस्त सहकारीहरूको हक अधिकार साबित गराउन समस्त विद्यावती सरकारले सम्मान पुनर्वृत्ति विकासका अवसरहरूमा एउटा रहेको छैन। सभाको भाषण सूचना गर्न विधायकको हरेक परिवर्तनकारी आन्दोलनमा अग्रणी भूमिका व्यक्तमा लोकतन्त्र राजी सभासदहरूले आफै एवं भरोसाको केन्द्र युनियनलाई गराउन विधानमा सेवा व्यक्त भएको अन्त्य गरेर अन्त्य गरेर खडा गरी युनियन पार्टी सम्पर्क मिल्ने काम पुरानो अग्रणीको समर्थन गर्दै सभामुखी विद्यावती सेवाको विकास पटाइ आवाज उठाउन युनियनमा विद्यालय सभामा जनजाति तेलिङ सभामन्त्रीहरूलाई व्यक्तिमा स्थापित गराउन विद्यावती सभामुखीहरूले उच्च मनोको लागि सर्वभक्त लगाएको सुधारको आवाज उठाउन सरकारको विधानसभालाई सम्मानित कन्या भएर जनताको भरोसा एवं स्वास्थ्य केन्द्र बनाउन स्वास्थ्य सेवा निष्ठा सबैसँग सर्वसँग भन्ने आएका छन्। नेपाल नियमित समाजको सुनिको जताजी जीवनमा आरोह अवरोह पार गर्दै अहिले हामीले क्षेत्रमा नदिएछौँ गर्दैरहेका छौँ। एक नागरिकलाई सफल पार्न उहाँ उपस्थित सबैमा जिल्ला कार्य समिति सुगमको तर्फबाट हार्दिक अनुरोध गर्दछ छ बेटी महाकाली हिमाल तराईबाट कानुनी सम्पूर्ण विद्यावती साथीहरूलाई हामीहरू स्वास्थ्य सेवा सरकार गर्दै पनि पर्न गएको सुधारपति आयोग तर्फबाट उहाँले मात्रै उहाँ उपस्थित गरेर स्वागत गर्न चाहन्छु। स्वागत हौ, स्वागत हौ, स्वागत हौ, धन्यवाद। धन्यवाद र आसन ग्रहणको क्रममा वर्तमान नेपाली काङ्ग्रेसका सभापति आदरणीय रघुराम नेपाली मञ्चमा अहिले आसन ग्रहण गर्नु हुन अनुरोध गरेको छु। त्यसै गरी नेपाल युनियन काङ्ग्रेसका उपाध्यक्ष अयोध्या प्रसाद यादवजीलाई पनि मञ्चमा अहिले आसन ग्रहण गर्नु अनुरोध गरेको छु। नारायण अञ्चल प्रमुख सर्वनाथ खनालजीलाई पनि मञ्चमा अहिले आसन ग्रहण गर्नु अनुरोध गरेको छु। आदरणीय महिलाहरू, कार्यक्रमलाई अगाडि बढाउने क्रममा हामीले यस प्रकारी राष्ट्रिय गानको कार्यक्रम राखेका छ र यस कार्यक्रममा सम्पूर्ण महानुभावहरूलाई सहभागी बहिनी हुनेमा आग्रह गर्छु। धन्यवाद आदरणीय महानुभावहरू, कार्यक्रममा आसन गराउनेको क्रममा नेपाल स्टेडियम काङ्ग्रेसका महासचिव महेन्द्र यादवजीलाई आसन गर्नुभयो सहयोग र नेपालमा भएका राजनीतिक परिवर्तनका लागि विभिन्न आन्दोलनहरूमा आफ्ना जीवन उत्सर्ग गर्ने तथा जन्मका क्रममा मारिएका कर्मचारीहरू समेत सम्पूर्ण घातक घात शहीदहरूप्रति श्रद्धासुमन अर्पण गर्नका लागि एक मिनट मौन धारण गरिदिनु हुन प्रधानमन्त्री लगायत उपस्थित सम्पूर्ण महानुभावहरूमा अनुरोध गर्छु। यति बेला नेपाली जनजाति कर्मचारी युनियनको छैटौँ महाधिवेशनको उद्घाटन सत्र खोलिराखेको छ र महाधिवेशनमा सम्बोधन गर्नको लागि नेपाली कंग्रेसका सभापति सुशील कोइराला यो कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्छ। त्यसै गरी नेपाली कंग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पनि यो कार्यक्रममा उपस्थित हुनुभएको छ। त्यसै गरी नेपाली कंग्रेसका उपसभापति रामचन्द्र पौडेल, त्यसै गरी भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधि लगायतका नेपाली कंग्रेसका केन्द्रीय सदस्यहरू, त्यसै गरी विभिन्न नेपाली कंग्रेस निकटका भारतीय संगठनका प्रमुख एवं प्रतिनिधिहरूको हामीले यो समारोहमा उपस्थिति देखेका छौँ। अहिले ज्ञापक ज्ञापसहितप्रति एक मिनट मौन धारणको समय रहेको छ र अब केही बेरपछि नै नेपाली कंग्रेसका सभापति सुशील कोइरालाले यो महाधिवेशनको उद्घाटन गर्नुहुनेछ र लगायत सुशील कोइरालाले आफ्नो मन्तव्य राख्नुहुन्छ। त्यसै गरी अन्य उपस्थित सम्पूर्ण सहभागीहरूले मन्तव्य राख्ने क्रम अब केही क्षणमै चल्दैछ। यति बेला फेरि यो औपचारिक यो प्रत्यक्ष अधिवेशनको अत्यन्त महत्वपूर्ण घटना हामी आइपुगेका छौँ र यो कार्यक्रमको समुद्घाटन गरिरहेको यस कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री श्री सुशील कोइरालाजीलाई रुद्रातको रूपमा पानी राखि त्यस प्रकार दुध प्रकरण गरी रुद्रात उद्घाटन गरिदिन अनुरोध गर्दछु। साथै महामानव विश्वेश्वर प्रसाद कोइरालाको तस्विरमा माल्यार्पण समेत गरिदिन प्रमुख अतिथिहरूलाई तथा विशिष्ट अतिथिहरूलाई अनुरोध गर्दछु। त्यति बेला नेपाली कंग्रेसका सभापति सुशील कोइरालाका प्रमुख अतिथि रुद्रात छेत्रो भोजमा पानी हालेर यो महाधिवेशनको उद्घाटन गरिदिनुहुन्छ। त्यसै गरी उहाँले बीचमा उद्घाटन गरिदिनुहुन्छ। जननायक डिपी कोइरालाको तस्विरहुन्छ यति बेला र त्यसपछि दीप प्रज्वलन गरेर आभार प्रकट गरिदिनु। राष्ट्रको रूपमा आजका विशिष्ट अतिथि नेपाली कंग्रेसका वरिष्ठ नेता आदरणीय पूर्व प्रधानमन्त्रीजी श्री शेरबहादुर देउवाजीलाई पनि त्यो दुःख दृष्टिमा रुद्रातको दृष्टिमा पानी हालिदिनु हुन अनुरोध गर्दछु। त्यसै गरी विशिष्ट अतिथि नेपाली कंग्रेसका उपसभापति आदरणीय नेता रामचन्द्र पौडेलजीलाई पनि रुद्रातको दृष्टिमा पानी हालिदिनु हुन अनुरोध गर्दछु। आदरणीय साथीहरू, आजका यस गरिमामय अधिवेशनको समुद्घाटन सम्पन्न भएको छ र हामी अत्यन्त हर्कुली भिड भएका छौँ। कार्यक्रमलाई अगाडि बढाउने क्रममा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष एवं यस समारोहका सभाध्यक्ष आदरणीय सुदेश कुमार देवकोटाजीलाई छैटौँ अधिवेशनबारे प्रकाश पार्दै आफ्नो मन्तव्य राखिदिनु हुन अनुरोध गर्दछु। धन्यवाद। यस कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका आदरणीय कार्यसभापति पार्टी अध्यक्ष सुबोध कुमार देवकोटाले आफ्नो महाधिवेशनको बारेमा केही प्रकाश पार्दै हुनुहुन्छ। हामी सोही उहाँले महाधिवेशनको बारेमा प्रकाश पार्न लाग्नु भएको हामी यो मन्तव्यलाई यति बेला जोड्दैछौँ। कार्यतन्त्र प्रमुख अतिथि नेपाली काङ्ग्रेसका तथा सम्माननीय प्रधानमन्त्री आदरणीय सुशील चौहानज्यू, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता पूर्व प्रधानमन्त्री आदरणीय सुशील चौहानज्यू, नेपाली काङ्ग्रेसका सभापति रामचन्द्र खरेलज्यू, भौतिक विकास तथा पूर्वाधार मन्त्रालयका मन्त्री आदरणीय घिमिरेज्यू, मन्त्रीमा आशी नेपाली काङ्ग्रेसका केही मन्त्रीहरू, सभासद सचिवहरू, काङ्ग्रेसका सभापति जमा दाहालजी लगायत उपाध्यक्षहरू र मन्त्रीका आशी सचेतजीहरू, अहिंसा उच्चतर कर्मचारीजीहरू, पत्रकार बन्धुहरू, नेपाली जनता जनता युनियन सिन्धुका समितिका सल्लाहकारजीहरू, समाजका सचिवहरू, सिन्धुका समितिका कार्यदर्शीहरू र उपस्थित तमाम साथीहरू र पत्रकार बन्धुहरू, सर्वप्रथम आज नेपाली जनता कर्मचारी युनियनमा ऐतिहासिक रूपमा चार भएको छ। ऐतिहासिकता पहिलो अधिवेशनदेखि छैटौँ अधिवेशनसम्म आउँदा आज यो कर्मचारी युनियन निजामती क्षेत्रको सबभन्दा छेटो शक्तिशाली युनियनको रूपमा स्थापित भएको छ। किनभने तस्विर आफै गर्छन् हाम्रा अग्र गार्जियनहरू, हाम्रा अग्र पितामाहरू, आज एकैचोटि तिन मन्त्रीमा तिनवटा तिनहरू जो मुलुक हाँस्य तिनवटा एउटा पेहरू कर्मचारी युनियनले पाएको छ। त्यसैले अब यो ट्रेनहरू शक्तिशाली रूपमा स्थापित भएको छ। सबैजना सङ्केत आउँछ दुई हजार चालिस सालको कल्पनाहरू त्यो सबैजनाहरूका भित्र आउँछ। दुई हजार चालिस सालदेखि सुदृढ कर्मचारी समाज, उपाध्यक्ष कर्मचारी निगमित कर्मचारी सङ्घ र युनियनहरूले स्थानीय कर्मचारी युनियन हिजो हामी क्रान्तिकारी अवस्थामा जानुभएको थियो। मधुर मन्दाईले जब सुरक्षाबाट हामीसँग एउटा यस्तो फर्म छ त्यो फर्मलाई के गरेर जन्मिमाजी सरकार सरकारलाई सय दिनभित्र हामी युवा सपना देखेको छ। त्यो युवा सपनालाई केही मार्क्सले कार्यक्रम गरिरहेको थियो, त्यहाँदेखि हामी चल्नु भएको थियो। त्यो सम्झेको सरकार कस्तो इतिहासले कस्तो कान्ति गरिरहेको छौँ, हामीले भनेको थियौँ आदि खान्छौँ यो सरकार गराउँछौँ गरेर पनि गराएको थियो। हामीले त्यसपछि संविधान सभामा हामीले भनेको थियौँ हेर्नुहोस् साथीहरू, लोकतन्त्र हेरियो भने कुनै पनि सङ्गठनको अधिकार सृष्टि हुन्छ, लोकतन्त्रलाई स्थापित गर्यो भने गर्ने अधिकार सृष्टि हुन्छ। हामी हामीसँग कुटपुट खोजिदिनुहोस्, पन्नी सबै कुट गरेर वञ्चित गरिदिनुहोस्, हामीले वञ्चित गऱ्यौँ कामले गर्यौँ, हामीले काटो बोकेर काट्नुहरू त्यो सबैभन्दा मेटिमेटि पछि महाजनसम्म काटमा प्रत्येक अधिकारीले गुरुपरि आदि मेरिकाहरूसँग गरौँ, जसले लाख काम गरेर हामीले बाँध्यौँ र आज हामीलाई गर्व महसुस भएको छ। आज हामीले अधिकार प्राप्तिको अन्तिम लगाएका छौँ। अब हामी के भन्छौँ भने कुनै पनि कर्मचारी युनियनका हरेक कानुनी कार्यकर्ताहरू नेपाली भारतको क्रिया सत्ताहरूले नेपाली भारतको भूतको सत्तालाई साकार गर्न संयुक्त संविधान सभालाई क्रिया सुन्ने एक लाखको तिन लाख कर्मचारीहरू काङ्ग्रेस तयार हामी तिन लाख खोज्छौँ। काङ्ग्रेसको अभियान हामी सबै हुन्छौँ र यो अभियानमा सबै कुनै अनुकूल गर्छौँ। त्यसै गरी हामी यस्तोसम्म ढङ्ग आउँदाखेरि सबै महत्त्वपूर्ण सभाहरू छन्, विद्यामती क्षेत्रका केही प्रश्नहरू छन्, तपाईँहरूको माघमा म धेरै कुरा भन्दैन। आज सम्मान गृहमन्त्री हुन्छ, नेताहरू हुन्छ, मन्त्रीजी हुन्छ, केही कुरा र सबै कुरा गर्न पनि हुँदैन। हामीले भनेको थियौँ कर्मचारीले तिन कुराको तिन कुरा गरेर अप्ठ्यारो गरेका छन्। त्यो कुरा अप्ठ्यारोमा अहिले त भनेको सीमाभित्र बसेर हामीले यसलाई समाधान गर्न सकिन्छ। कर्मचारीहरूलाई चुनौती र जस्ता दिलाउनु परेको बेलामा वृद्धान्त होइन, वृद्धान्त होइन भरपूर्मा इलाज गर्ने व्यवस्था गराइदिनु, त्यो हामीले भनेको छ। शिक्षा र आवासको लागि बोर्डिङ स्कुलहरूमा मात्रै पनि छैन, इन्डिया जस्तो सरकारी स्कुलहरूमा आएर धर्ना पनि लाग्नुपर्छ। सरकारी स्कुलको गुणस्तरको लागि हामी सबैको सरकारी स्कुलमा परीक्षा गर्न तयार छौँ। त्यसैले हामी भनेको छौँ तिन दिन मात्र 30 वर्ष पुग्नेसम्म हामीले 30 वर्षसम्म गाडी खाइदिएपछि हामी 30 वर्षदेखि एउटा आवाज चिन्ता आउँछ। त्यस्तो गाडी खाइदिएपछि कम्तीमा 2 प्रकारले घरको चिन्ता गरिदिन्छ हामीले भनेको छौँ। हामी सरकारले क्रिया गर्छौँ अब आउने भोलि भाषामा उत्तर कुराहरूको सम्बोधन होस् भन्ने हामी चिन्ता छ। र कर्मचारी युनियन वास्तव आउनुहुन्छ भने कर्मचारी युनियन वास्तवी सबै क्रियाशीलहरूको लागि हामी क्रियाशील भएको छौँ। हामीले भनेको छौँ काङ्ग्रेसका हिजो प्रत्येक कार्यक्रमहरूमा हामी सही भएको छौँ। हामी यहाँ थुप्रो महाधिवेशन सक्रिय छौँ, थुप्रो रूपमा सभापतिहरू छौँ। हामी सबै कुरामा हामीले गरेर भनेको छौँ। हामी तपाईँहरू साथ दिन्छौँ, अगाडि बढ्छौँ। हामी लोकतन्त्र तपाईँसँग काङ्ग्रेस गर्ने हुँदैन, तपाईँसँग हामी गर्ने हुँदैन भन्ने कुरामा हामीमा विश्वास छ। हामी त्यही अनुसार अगाडि बढेका छौँ। तर कहिले काहीँ सुन्नमा आउँछ हामीलाई कर्मचारी युनियनका मान्छे भएका व्यक्तिहरू कर्मचारी युनियनका व्यक्तिहरू काङ्ग्रेस होइन कम्युनिस्ट पार्टीबाट कहिले काहीँ काङ्ग्रेसको मान्छे बन्दैन तर सबैलाई हुँदाखेरि चित्त दुःख पर्छ, चित्त नदी भइदिनु होला। एउटा काङ्ग्रेसका कर्मचारीहरू चाहिँ झेटा ठाउँ फर्छ, आजीवन बनाएर कम्युनिस्टहरूले ठुल्ठुलो ठाउँ फर्काएर देखेका आफ्नो रुन्टलमा ल्याइदिनु होला। कृषक संसदहरूमा हामी चाहन्छौँ, हामी सहयोग गर्छौँ नेपाली भाषा सत्ताको विकास सत्तामा पनि अवस्थ भएको छ। हामी सत्ताको रूपमा हामी तयार गर्न तयार छौँ, काङ्ग्रेस यो सरकारले सफल गर्न तयार छौँ। हामीलाई तपाईँको पार्टी सुझाव र सल्लाह दिन्छौँ। हामी तपाईँहरूको अन्तर्गत रूपमा हामी गर्न चाहेको छैनौँ। हामी तपाईँहरूको पार्टी हुनुहुन्छौँ, पार्टी उनीहरूलाई अवसर गरिदिनु, काङ्ग्रेसले जनताले हामी पुर्याउँछौँ। कृषकहरूको मागमा अब अहिले अधिवेशन भएर अर्को अधिवेशन आउँदाखेरि एघार जिल्लाको कर्मचारी युनियनको 75 जिल्लामा समर्थनको शैलीमा आज विकसित भएको छ भने ती 40 जिल्ला सम्पूर्ण निकाय त्यो जग्गा सम्पूर्ण निकाय राष्ट्रपति कार्य उपराष्ट्रपति कार्य अत्याधुनिक अनुसन्धान आए संसद सबैले देखिने भयो प्रत्येक कर्मचारी युनियनहरू आज हामीले त्यो चाँचो महाधिवेशनमा हाम्रो 83,000 10,000 थियो भने त्यसपालि 16,000 किलोमिटर सहायता र 28,000 कार्यकर्ताले 40,000 सहायता दिएको छैन घोषणा गरेको हामी त यसै काम खेतो दिन आउँदिन सक्छौँ। त्यसरी मैले जति भनेको छ र मलाई खुसी पनि लागेको छ। आज म नेता कम्पनी आधार प्रकट गर्न चाहन्छु। हामीलाई तपाईँहरूले यस्तो सम्मान गरिदिनुभयो, नेता श्रेय आइदिनु भयो, आदरणीय सुशील पहिला प्रधानमन्त्री जेष्ठको राजमा आइदिनु भयो, त्यहाँपछि सबै भूमिको चाहिँ आर्थिक क्षेत्रमा गर्न चाहन्छु। आफ्नो वरिष्ठ नेता चुनावमा 27 गते गएर सबैजी 27 गते गएर सबैले आउनु भन्नुभयो, त्यति छोटो समयको बावजुद नेपाली काङ्ग्रेसका वरिष्ठ नेता हामीलाई होस्ता पनि आउनुपर्छ सबै भएन साथीहरूलाई। त्यसै गरी आफ्नो प्रत्येक कार्यक्रममा सांसदले प्रेरण उपचार दिदी आउनुहुन्छ, धेरै कार्यक्रम छ तू पनि आइदिनु भयो, हामीलाई यत्रो हेर्दा गरिनु मलाई सबै भूमिको चाहिँ गर्न चाहन्छु। त्यसै गरी त्यसै मात्रै भौतिक कर्मचारीका मन्त्री आज विकास चुनाउको सबैलाई आइदिनु भयो, हाम्रो सेवा गरिनु, हाम्रो धर्ना गरिनु, त्यसको लागि सबै भूमिकाको सेवा सहयोगीहरू साथी आउनुहुन्छ, सबै सभासद आउनुहुन्छ। वास्तवमा हामी भनेका तपाईँहरूको साथी हौ, हामी भनेका तपाईँहरूको अनुभव हौ। हामी गरियो भने गाउँ गाउँमा तपाईँको घेरा बस्छौँ, हामीलाई घेरा बस्ने अवस्था छु, हामी राम्रो पनि घेरा बस्छौँ। फेरि भनेर काङ्ग्रेसले काङ्ग्रेसको पोलिसी छ, काङ्ग्रेसको पोलिसी फेरि भनेर हामी कर्मचारीलाई काङ्ग्रेसको युनिसेट राख्नुपर्छ भनेर ठिकै छ। हामीले प्रयासमा स्वीकार गरेका थियौँ, हामीले प्रयासमा बुझेका थियौँ र हामी मिलेको छौँ तयार छौँ। तर पूर्वराज्य कर्मचारी संघमा सबैलाई गरिने मानिसहरू भएको छ र काङ्ग्रेस कर्मचारीको 20 को 30 को एउटा 30 को 14 नम्बर भएको छ। त्यसैले हामीले पनि भनेको छौँ कालेबुङ 14 नम्बर कदा भएन होइन, अब त्यति नै सफा पनि कर्मचारी राख्नुपर्छ। अनि नेपाली हाम्रो के काम छ यो सरकारमा अनि चलाउँछ यो सबै जातहरू अनि चाहँदैन हाम्रो रहेको छैन, अनि वास्तवमा परिचन्ताको सेवा गर्न तयार छौँ, संस्कृत गरेर सेवा गर्न तयार छौँ। अनि संसारको माझमा गएर काङ्ग्रेस कर्मचारी मुक्त हुनुपर्छ, काङ्ग्रेस कर्मचारीहरूले पाउ गरिन्छन्, काङ्ग्रेस कर्मचारीहरूले जात मात्र गर्दै सन्त सेवा गर्छ भने उतारी गएको भएर संकल्प गर्न चाहनेहरू हामी किनभने काङ्ग्रेस हामी सुविधा पाउँछन्, सञ्चारी सुविधा पाउँछ, अनि सबैले सुविधा पाउँछन्। त्यति भन्दै अतिथिगणहरू यहाँ चाहिँ दार्जिलिङमा उहाँहरूलाई गुरुगुरी बोली सर्वेर तमाम कार्यकर्ताको मिनिका सदस्यहरू तर्फबाट म हार्दिक धन्यवाद दिँदै बिदाउँछु। धन्यवाद, धन्यवाद। धन्यवाद आदरणीय अध्यक्ष महोदय र यसै गरी कार्यक्रमलाई आउन क्रममा प्रमुख अतिथि विशिष्ट अतिथि उहाँहरूलाई आदाय स्वागत गरिदिनु राजका दिनीहरू आउनुभएको उहाँहरूलाई आग्रह गर्दछु। साथै आज यस कार्यक्रमको सफलताको लागि हामीलाई हाम्रा वरिष्ठ उपाध्यक्ष आदरणीय रुद्र खनालजीको सहभागिता प्राप्त भएको छ र उहाँ स्वास्थ्यको कारणले उहाँ यस कार्यक्रममा उपस्थित हुन सक्नु भएको छैन। उहाँले पठाउनु भएको शुभकामना म उहाँहरूलाई छोडेर सुनाउन अनुमति चाहन्छु। नेपाल निजामती कर्मचारी युनियनको तपाईँको महाधिवेशनमा भाग लिएर पाल्नु हुने आदरणीय कर्मचारी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक धन्यवाद। धेरै साथीहरूको लामो त्याग समस्याका कारणले युनियनको आफ्नै संविधान पालन गर्ने निजामती क्षेत्रमा एकमात्र पूजा पाइने संस्थाको रूपमा साथी निजामती कर्मचारी युनियनको स्थापना कालदेखि नै नियमित रूपमा महाधिवेशनमा सहभागी हुने आइरहेकोमा मलाई सत्तरी साल आत्मघातको कार्यालयबाट फर्कँदै गर्दा अवचेत भई शरीरको बाह्र भाग लगायत बाह्र खुट्टासँग बन्द भएको कारणले तत्कालीन केही समय मेरो अस्पताल भरतवारीमा मेघान्त अस्पताल दिल्ली तथा चित्रण अस्पताल महाराजगंजको मनमोहन कार्य केन्द्रमा समयको काम गर्दै हाल चिकित्सकको सल्लाह अनुसार हर्कीको शल्यक्रिया गरी निर्माणमा अझै केही समय बस्नुपर्ने रहेको छ। सबै महाधिवेशनमा सहभागी हुन सक्छ जसले मलाई त्यति गरिरहेको छ। तर मलाई आशा छ, आशा अनि विश्वास छ साथीहरूले यसै सत्रलाई उपस्थिति भएको मैले मेरो शुभकामना स्वीकार गर्नुहुनेछ भन्ने आशा एवं विश्वास लिएको छु। उनीहरूलाई सबै क्षेत्रबाट आक्रमण भइरहेको यो विषम परिस्थितिमा हुन गइरहेको यो अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न सबै आदरणीय साथीहरूमा हार्दिक शुभकामना दिन चाहन्छु। अन्तमा साथीहरूले मेरो स्वास्थ्य उपचारका लागि जिल्ला तथा केन्द्रमा रहनुभएका सबै साथीहरूले प्रत्यक्ष अप्रत्यक्ष रूपमा पुर्याउनु भएको सहयोगप्रति म सबैलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। धन्यवाद जयनेपाल, यी तपाईँहरूको सुरक्षित मित्र रुद्र प्रसाद खनाल, वरिष्ठ उपाध्यक्ष हाल काठमाडौँ, साथीहरू यहाँको शुभकामना उहाँहरू प्राप्त गरेको छ र उहाँको शुभ स्वास्थ्य लाभको कामनाहरू विभिन्न क्षेत्रबाट गर्न हुन म आग्रह गर्दछु। हामीले यस कार्यक्रम सञ्चालनका क्रममा त्यस पछाडि राष्ट्रिय गीतमा आधारित एउटा नृत्यको कार्यक्रम राखेका छौँ। रत्न कला मन्दिरको तर्फबाट कलाकारहरू आफ्ना नृत्य प्रस्तुत गर्नु नेपाल सामाजिक कर्मचारी युनियनको यो उद्घाटन सत्रको हामीले प्रत्यक्ष प्रसारण छोडिराखेका छौँ। रेडियो अर्पण 104.5 MHz तपाईँ त्यति बेला सुनिरहनु भएको छ। तपाईँ रेडियो अर्पण 104.5 MHzसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत पनि प्रत्यक्ष रूपमा विश्वभर यो नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रम सुनिरहनु भएको छ, प्रत्यक्ष प्रसारण भइराखेको छ। यो प्रत्यक्ष प्रसारण जोडिरहँदाखेरि नेपाल निजामती कर्मचारी युनियनको यो महाधिवेशन भव्यताका लागि सफल पार्नको लागि 75 जिल्लाबाट नै यहाँ युनियनका प्रतिनिधि पर्यवेक्षक आएको हामीले जानकारी पाएका छौँ। लगभग 1000 हारिमा प्रतिनिधि र पर्यवेक्षक यो महाधिवेशनमा रहेका छन् र यहाँलाई जानकारी गराउन चाहन्छु। नेपाल निजामती कर्मचारीको यो सैटौं राष्ट्रिय महाधिवेशनले आगामी 3 वर्षको लागि नयाँ नेतृत्व चयन गर्नेछ। 75 सदस्यीय नयाँ नेतृत्व चयन गर्ने हामीले जानकारी पाएका छौँ, जसमा 70 सदस्यीय निर्वाचित हुनेछन् र 5 सदस्यीय पछि मनोनित गर्ने आयोजकले जानकारी दिएको छ। यहाँको वस्तुति स्थितिको बारेमा जानकारी गराउनु पर्दाखेरि रत्नगरको निपन स्थित स्टार ब्याङ्केटमा यो महाधिवेशन सञ्चालन भइराखेको हो। यो उद्घाटन सत्र त्यति बेला चलिराखेको छ र हामीले यो उद्घाटन कार्यक्रमको प्रत्यक्ष प्रसारण जोडिराखेका छौँ र यहाँ राष्ट्रिय गीतमा यति बेला नृत्य प्रस्तुत हुँदैछ। हामी फेरि पनि सुनिलाई प्रत्यक्ष प्रसारण शर्मा जोड्दैछौँ। धन्यवाद हेल्थ प्रस्तुत गर्नुभएका भाइ बहिनीहरू। त्यस पछाडि अब नेपाली कङ्ग्रेसको नेतृत्वमा बनाइने यो सरकार एक वर्षभित्र संविधान ल्याउने दिन अनुरोध गरेको छ, जुन सङ्कल्प छ त्यो सङ्कल्प पुरा हो। यसको कामनाको लागि शान्तिका प्रति परेका हाम्रा प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्रीजी, विशिष्ट अतिथि वरिष्ठ नेता देवबहादुर देवालजी, अर्का विशिष्ट अतिथि नेपाली कङ्ग्रेसका उपप्रधानजी रामचन्द्र गोरेजीलाई हामीले शान्तिका प्रति गरेर गएका छौँ। उहाँलाई धेरै सुन्ने अवस्थामा दुर्गु महिनामा आग्रह गरेको छु। यति बेला आजका प्रमुख अतिथि विशिष्ट अतिथिहरूले शान्तिको प्रत्येक परेवा उडाएर यहाँ शान्तिको कामना गर्दै हुनुहुन्छ। नेपाली कङ्ग्रेसका सभापति एवं प्रधानमन्त्री सुशील कोइराला, त्यसै गरी नेपाली कङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, त्यसै गरी नेपाली कङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलज्यूले एकैसाथ परेवा उडाएर शान्तिको कामना यति बेला गरिदिनुहुन्छ। तपाईँ नेपाल निजामती कर्मचारी युनियनको 6 राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रको यो कार्यक्रम सुनिरहनु भएको छ। रेडियो अर्पण 104.5 MHz यो प्रत्यक्ष प्रसारणको क्रमलाई हामीले जोडिराखेका छौँ। यति बेला शान्तिको कामना गर्दै आजका प्रमुख अतिथि नेपाली कङ्ग्रेसका सभापति, नेपाल सरकारका प्रधानमन्त्री सुशील कोइराला, नेपाली कङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, त्यसै गरी नेपाली कङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलज्यूले शान्तिको कामना गर्दै परेवा उडाइसक्नु भएको छ। अब यसपछि मन्तव्यको क्रम रहनेछ। हामी निरन्तर रूपमा नेपाल निजामती कर्मचारी युनियनको यो महाधिवेशनको उद्घाटन सत्रको कार्यक्रम कार्यक्रमलाई अगाडि बढाउने क्रममा आजका हाम्रा कार्यक्रमका विशिष्ट अतिथि नेपाली कङ्ग्रेसका उपसभापति, उहाँलाई कार्यव्यस्तताका कारणले बाहिर जानुपर्ने भएकोले आफ्नो शुभकामना मन्तव्य राखिदिनु हुन म अनुरोध गर्दछु। नेपाली कङ्ग्रेसको सभापति रामचन्द्र पौडेल आफ्नो कार्य व्यस्तताको कारणले गर्दाखेरि यति बेला चाँडै नै सम्बोधन गर्दैछौँ। हामी केही सम्बोधनलाई यति बेला जोड्दैछौँ। खालसा अधिवेशनको उद्घाटन समारोहका सभापति, अधिवेशन उद्घाटन समारोहका प्रमुख अतिथि नेपाली कङ्ग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री सुशील कोइरालाजी, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाजी, उपस्थित हुनुभएका पार्टीका नेताहरू, यहाँ उपस्थित हुनुभएका सम्पूर्ण कर्मचारी युनियनका सहभागी साथीहरू र महिला दिदीबहिनी तथा दाजुभाइहरू, सबैभन्दा पहिल्यै म निजामती कर्मचारी युनियनको यो अधिवेशनमा निजामती कर्मचारी युनियनको सम्पूर्ण परिवारलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। नेपाली कङ्ग्रेसको तर्फबाट, नेपाली कङ्ग्रेस पार्टीको तर्फबाट र आफ्नो पार्टीको तर्फबाट पनि म तपाईँहरूलाई शुभकामना दिन चाहन्छु। र यो युनियनले निश्चय पनि यो कर्मचारी क्षेत्रमा र सम्पूर्ण नियामती कर्मचारी जगतमा कर्मचारी वर्गको हित हक र देशको अधिक देशको रक्षा र देशको सम्मान र देशको प्रगति बढाउने काममा सफलता प्राप्त गरोस् र कर्मचारी युनियनले निश्चय पनि एकदम परिवर्तनको गर्नको लागि पनि यसले महत्त्वपूर्ण योगदान गरोस् म यो शुभकामना दिन्छु। र विगतमा पनि कर्मचारी वर्गले र सम्पूर्ण लोकतन्त्रमा आस्था राख्ने कर्मचारी मित्रहरूले नेपालको राजनीतिक परिवर्तनको लागि, लोकतान्त्रिक परिवर्तनको लागि, मुलुकमा लोकतान्त्रिक व्यवस्था कायम गराउनको लागि धेरै ठुलो योगदान गर्नुभएको छ। र यसपछि म पार्टीको तर्फबाट र सबै जनताको तर्फबाट तपाईँहरूलाई शुभकामना र तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु। र र कसरी कर्मचारी वर्गले वास्तवमा लोकतन्त्रमा आन्दोलनमा योगदान पुर्याउनु भएको छ र त्यसरी नै तपाईँहरूले नेपालमा नेपालको राजनीतिक स्थायित्वलाई नेपालको प्रगतिलाई अगाडि बढाउनको लागि पनि त्यत्तिकै तपाईँहरूले कर्तव्य निश्चय गरेर आफ्नो काम पुरा गर्नुहुनेछ किनभने कर्मचारी भनेका निजामती कर्मचारी भनेका स्थायी सरकार हुन् र यिनीहरूको हातमा नै राष्ट्र अडेको हुन्छ राष्ट्रको उन्नति राष्ट्रको प्रगति कर्मचारीमा निहित हुन्छ यदि कर्मचारी वर्ग कर्तव्य निश्चय भइदियो भने स्वच्छ प्रशासन दिन सक्यो भने हामीले चाहेको एउटा स्वच्छ शासनबाट स्वच्छ प्रशासनबाट लोकतन्त्र साकार गर्दै नेपाली समाजमा प्रजातान्त्रिक समाजवादलाई साकार गर्ने हाम्रो लक्ष्य पुरा हुन धेरै ठुलो मद्दत हुनेछ र तपाईँहरूबाट हामीले ठुलो अपेक्षा गरेका छौँ र जसरी तपाईँहरूले लोकतन्त्रको प्रतिष्ठा राख्नुभएको छ परिवर्तनलाई संस्थागत गर्ने कुरामा तपाईँहरूले पनि सहयोग गर्दै हुनुहुन्छ गर्नुहुन्छ त्यसै गरेर राज्यको तर्फबाट पनि जब देशमा लोकतन्त्र आयो 42 सालदेखि नै हामीले कर्मचारी वर्गको हित हकको लागि कर्मचारी वर्गलाई सुविधा र सम्मान दिलाउनको लागि हाम्रो तर्फबाट पनि एकैचोटि प्रयत्न गरेका छौँ एकैचोटि प्रयास हामीले गर्दै अनि यो कर्मचारीको मनोबललाई उच्च पार्नु कर्मचारी वर्गको चाहिँ माथि उठाउनु हौसलालाई बुलन्द गर्दै राष्ट्र सेवामा समर्पित हुने र राम्रोसँग दक्षतापूर्वक काम गर्ने क्षमता वृद्धि गर्नको लागि पनि हामीले मद्दत गर्दै हाम्रो तर्फबाट जसले हाम्रो सरकार बनेको छ त्यो बेलामा हामीले कर्मचारी वर्गलाई सुविधा र सहुलियतहरू पनि गराइरहेका छौँ र भविष्यमा पनि हामी गराउँदैछौँ जसरी हामीले सुविधा गराउँ जसरी हामीले तपाईँहरूको सुविधामा चिन्ता व्यक्त गरेका छौँ त्यसरी नै तपाईँहरूबाट पनि राष्ट्रले सेवा पाउनेछ र जनताले सेवा पाउनेछन् र आज सबैभन्दा ठुलो कुरा म तपाईँहरूको अगाडि आज म भन्न चाहन्छु मैले किसिमजी प्रधानमन्त्री हुँदाखेरिमा एउटा कार्यक्रम किसिमजीसँग अनुरोध गरेर एउटा कार्यक्रम उहाँले अभिव्यक्त गर्नुभएको थियो घोषणा पनि गर्नुभएको थियो कि यो मुलुकमा विमुखा जनताले न्यायपालिका छैन यो मुलुकमा बन्न सक्ने मानिसहरूको यो एउटा अफिसमा न्याय हुँदैन र जो कर्मचार जो पार्टीका मान्छेहरू हुन् जो अलिकति दलीय शक्तिशालीहरू हुन् तिनीहरूले गएर धम्काएर तर्काएर भागधक्की लगाएर आफ्नो काम फटाउने तर एउटा सामान्य जनता गाउँको निर्णय जनताले न्याय नपाउने पनि स्थिति भएको हुनाले निरुखले न्याय र विपन्नले आएर युवा नियन्त्रण सुरुवात कोबाट भएको थियो आज त्यसलाई साकार गरिदिएर आएको छ निमुखले न्याय र विपन्नले आयो आजको चुनौती हो आजको नेपालको चुनौती हो आजको नेपाल यो दुईवटा कुरा गर्न सक्यो भने यो संविधान निर्माण गरेर यो देशले लोकतान्त्रिक संविधान बनाएर लोकतान्त्रिक संविधानको माध्यमले राजनीतिक स्थायित्व यो देशमा कायम गरेर अनि त्यसपछि हामीले यो देशमा निमुखलाई न्याय र विपन्नलाई आएको अवस्था सिर्जना गर्नु छ र आज मलाई म अस्ति मात्रै पुनर्बाट फर्केर आएँ त्यो बेलामा मैले त्यहाँ देखेँ त्यहाँ नेपालीहरूको अपमान नेपाली महिलाहरूको चोरी बेटीहरूको 60 जना चोरी बेटीहरू त हाम्रो त्यहाँ त्यो पनि एउटा पनि एउटा घरमा गएर राजदूतावासले तिनीहरूलाई चाहिँ एउटा ठाउँमा ल्याएर पनि एउटा आरक्षण गरेर राख्नु परेको छ तिनीहरू त्यहाँबाट निकालिएका पीडित भएर र पहिला नपाएर अथवा अनेक किसिमको अपमान छैनी हुँदैन नेपालीहरूले संसारभरि नै अपमान गर्नु परेको छ विदेश लिएर चाहिँ आज नेपालीले सम्मान पाएका छैनन् आज रिलिजियन्स आएको होला कोही पैसा देखिएको होला तर राष्ट्रको सम्मान अत्यन्त टाढा गइरहेको छ त्यो चाहिँ अरू देशलाई यो असम्मानित अवस्थामा राख्नु हुँदैन अब नेपाललाई नेपालमै बसेर सम्पूर्ण नेपालीले हुन् सम्मानपूर्वक रोजगारी पाउने अवस्थाको सिर्जना हामीले गर्नु हाम्रो पहिलो दायित्व छ र आज हामीले नेपालीलाई अब असमान बाटो माथि उठाउनुको लागि हामी सबैले सम्मै बसेर काम गर्नुपर्छ मेहनत गर्नुपर्छ र मेहनत गरेर हाम्रो राष्ट्रलाई अगाडि बढाउनुपर्छ रोजगारीको अवस्था सिर्जना गर्नुपर्छ र कहिले गरिबीलाई कहिले विपन्नतालाई हटाउनुपर्छ र देशलाई अगाडि बढाउनुपर्छ म अहिले संविधान हामी बनाउँदैछौँ हामीले प्रतिज्ञा गरेका छौँ हाम्रो पार्टी नेपाली कङ्ग्रेसले एउटा लोकतान्त्रिक संविधान एक वर्षभित्र पुरा गर्ने भनेर पनि लागेको छ अब संविधान सभाका समितिहरू बनेका छन् हामी संविधान निर्माणको काममा अब हामी लाग्दछौँ र संविधानमा हामी जो संविधान सभाका सदस्यहरू छन् त्यो संविधान सभाको दुईवटा रूप छ एउटा व्यवस्थापिका संसद एउटा पनि संविधान सभा जब पार्टीका संसदले सरकार बनाउँछ पार्टी सरकारले आफ्नो काम गर्छ संविधान सभा एउटा हुन्छ त्यसले संविधानको काम गर्छ आज संविधान सभामा छौँ हामी संविधान बनाउँछौँ र यो देशमा पनि संविधान लोकतन्त्र संविधान दिन्छौँ नेपालमा राजनीति स्थिर आयुक्त दिन्छौँ र हाम्रो भर्खरै शान्ति प्रक्रियालाई अगाडि बढाउनको लागि पनि सबै निरूपण तथा मेल मिलाप आयोग सम्बन्धी ऐन सुरक्षा आयोग सम्बन्धी ऐन हामीले संयुक्त ऐनबाट निर्माण गरेका छौँ त्यसको माध्यमबाट नेपालमा दिगो शान्ति कायम गर्ने र नेपालमा खरी शान्ति कायम गर्ने र नेपालमा राजनीतिक स्थिरता अब त्यो संविधान बनाएर कायम गराउने हाम्रो उद्देश्य हामीले एक वर्ष एक वर्षभित्र हामी सरकार गराउनेछौँ र यसमा तपाईँहरू निश्चिन्त रहनु होला र तपाईँहरूले आफ्नो ठाउँबाट राष्ट्रलाई उठाउने काम गर्नुहोस् हामीले हाम्रो ठाउँबाट काम गर्छौँ सबैले आफ्नो आफ्नो कर्तव्य आफ्नो आफ्नो क्षमा सेवाबाट आफ्नो आफ्नो कार्यक्षेत्र अनुसार आफ्नो आफ्नो काम सबैले हामीले गऱ्यौँ भने नेपाल धेरै दिन पछाडि पर्नु पर्दैन हामीले हात थापेर मारेर पर्दैन धेरै दिन विदेश गएर तपाईँले नेपालले हेर्नु पर्दैन त्यस कारण नेपालको सम्मान पासपाथि उठाउनु नेपालको सम्मान सम्मानमाथि उठाउनु नेपालीको सम्मान उठाउनको लागि अब हामीले सम्मान पछि र कति पटुका कसेर काम गर्नु लिएर आएको छ र केही समय हामीले पटुका कसेर काम गर्नु लिएर आउनु र अब त्यति जरुरीमा हाम्रो भविष्यको पुस्ताले सुन्न पाउँछौँ भविष्यको पुस्ताले विदेश दिनु पर्दैन भविष्यको पुस्ताले असमान गर्नु पर्दैन त्यही कुरा भन्दै म आज समय मलाई चाहिँ धेरै छैन म हामीले महाकारी जागरण अभियान चलाइरहेका छौँ त्यसको अनुगमनको सिलसिलामा म फेरि कस्तो भइरहेको छ त्यहाँ भनेर पश्चिम महाकारी महन्तर चेतवन्तर र यता शक्तिका पश्चिमका जिल्लाहरूमा जान सक्ने अहिले अहिले कतै कार्यक्रम छ त्यसो भएको उहाँले मेरो काम गर्छ अहिले समयमै अलिकति पहिलो छोडेर विदा हुन चाहेको छु त्यसमा क्षमा गर्नु होला तपाईँहरूले फेरि मनुष्यको काम नपुगेर विदा गर्छु धन्यवाद जय नेपाल धन्यवाद आदरणीय नेता नेपाली कांग्रेस स्वागत र यस शुभकामना मन्तव्य दिने कार्यक्रमलाई अगाडि बढाउँदै यस अधिवेशनका प्रमुख निर्वाचन अधिकृत तथा नेपाली कांग्रेस निर्वाचन समितिका श्री वर्णनाथ खनालजीलाई आफ्नो छोटो शुभकामना मन्तव्य राख्न चाहनुहुन्छ। धन्यवाद। केन्द्रीय महाधिवेशनका आदरणीय सभापतिज्यू, आजका प्रमुख अतिथि नेपाली काङ्ग्रेस सभापति र सम्मानित प्रधानमन्त्री आदर शिशिरकर्णज्यू, विशिष्ट अतिथि नेपाली काङ्ग्रेसका वरिष्ठ नेता पूर्व प्रधानमन्त्री आदरणीय श्रीमती प्रभाकर, विशिष्ट अतिथि नेपाली काङ्ग्रेसको राष्ट्रपति सभापति आदरणीय रामचन्द्र पौडेलज्यू, विशिष्ट महानुभावहरू नेपाली काङ्ग्रेस मान्य रमेशज्यू, नेपाली काङ्ग्रेसका केन्द्र सदस्य संविधान सभाका सदस्य राष्ट्रपतिहरू, श्री राष्ट्रीय संस्थाका त्यसले गर्दा महिला सम्पर्क लगायत त्यही काङ्ग्रेस बहालजी सम्पूर्ण अध्यक्ष लगायतका सम्पूर्ण नेपाली जनता कर्मचारीका केन्द्र पदाधिकारी सदस्य साथीहरू र उपस्थित सम्पूर्ण साथीहरू हार्दिक अभिवादन गर्न चाहन्छु, सहकार अभिवादन गर्न चाहन्छु। आज नेपाली जगत कर्मचारी युनियनको छैटौँ भएको सञ्चारमा छ कर्मचारी समाजको नाममा हामीले सुरुवात गरेको एउटा चैत र सुखबाट एउटा चैत र सुख हामीले किनेका छ। पञ्चायत कालमा सुजेसी कर्मचारी समाजका मार्फत सुरुवात गरेको हामीले यो कर्मचारी युनियनको जुन सङ्गठन आज यो झन्डिएर यो अवस्थामा आइपुगेको छ, यसको लागि यसलाई यस प्रकारमा तनाइ हुनुहुन्छ साथीहरूलाई म बधाई दिन चाहन्छु र संस्थागत रूपमा र मेरो व्यक्तिगत रूपबाट पनि यो छैटौँ महाधिवेशनको पूर्ण सफलताको कामना गर्दछु। आज चन्द्र विस्तारको सन्दर्भमा 77 जिल्लामा कर्मचारी युनियन सिलिसकेको अवस्था छ। अनेक दिनमा कर्मचारी युनियनको व्यक्तित्वले यसलाई कर्मचारीका साथीहरूको पक्षको व्यक्ति विकास र सेवा सुरक्षाका सन्दर्भमा विचार गर्नुपर्ने आएको छ। त्यसले यसतर्फ पनि कर्मचारी युनियनको अलग नेतृत्वले धनपुरमा सबैभन्दा आइसकेको छ। यसको लागि निर्वाचनका सन्दर्भमा समूहको समितिको संयोजकको हैसियतले कहिले निर्वाचनको हैसियतले निर्वाचन गराउने सन्दर्भमा हाम्रो सब हाम्रो तिन हिमाचल जुन बिएलएको तर्फबाट आएको थियो त्यसको लागि सम्पूर्ण साथीहरू सहयोग छन्। आपत्ति सम्मा र सहमतिका सन्दर्भबाट आउन कोसिस गर्नु होला भन्दै म यहाँलाई यो पैसामारी सम्पूर्ण सफलताको समाचारहरू छ। यहाँको साथमा हामी चिन्ता पनि चलाउँछौँ भन्दै बिताउँछु धन्यवाद दिएको छ। हाम्रा बिचमा धरणधुराका नेपाली कङ्ग्रेसका पूर्व सभापति रविन्द्रनाथ गर्नु छ र मन्त्रीको क्रममा डेमोक्रेटिक लर्स एसोसिएसनका अध्यक्ष गोपाल घिमिरेजीलाई दुई मिनटमा आफ्नो शुभकामना मन्तव्य राखिदिन हुन अनुरोध गर्दछु। गोपाल कृष्ण घिमिरे हो कार्यक्रमका सभापतिजी, प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री गोरेवजी, पूर्व प्रधानमन्त्री नेपाली कङ्ग्रेसका वरिष्ठ नेता श्रीमान जोहानी, उपसभापति जो गइसक्नु भएको छ, भौतिक योजना मन्त्री नेपाली कङ्ग्रेसका पूर्व महामन्त्री विमलेन्द्र मितिज्यू, मञ्चमा उपस्थित माननीय सभापतिजीहरू, विभिन्न पार्टी तथा सुरक्षित सङ्घ संस्थाका प्रमुखजीहरू, नेपाली कङ्ग्रेसका केन्द्रीय नेपाली कङ्ग्रेसका पार्टी सभापतिजीहरू र देशभरिबाट यो भव्य सभामा भव्य सम्मेलनमा भाग लिन आउनुभएका आदरणीय कर्मचारी युनियनसँग सम्बद्ध लोकतान्त्रिक कर्मचारी युनियनसँग सम्बद्ध साथीहरूलाई म हार्दिकतापूर्वक अभिवादन गर्दछु। जय नेपाल भनेर म लामो कुरा गर्दिन। तपाईँहरू स्थायी सरकारका प्रतिनिधिहरू हो, सम्माननीय प्रधानमन्त्रीजी आउनुहुन्छ, संविधान निर्माणको योगहरूमा म देशभरिबाट देशभरि फैलिएर रहेका हाम्रा 10,000 भन्दा बढी लोकतन्त्रका लागि काम दिएको छहरू त्यो प्रतिनिधिको उद्देश्य म तपाईँहरूसँग के आग्रह गर्न चाहन्छु त्यस्तो भने लोकतान्त्रिक संविधान निर्माणको क्रममा हामी सरकारले चलाउन चाहन्छौँ, नेपाली कङ्ग्रेस पार्टीले चलाउन चाहन्छौँ, हामी संविधान सभाले चलाउन चाहन्छौँ। त्यस्तै सम्पूर्ण स्टेक होल्डरहरू जसले लोकतान्त्रिक संविधान निर्माण गर्नको लागि सम्मत सकेको छ त्यो चाहिँ चलाउन चाहन्छौँ। त्यसमा तपाईँहरूले कति पनि सुक्खा नकमाइकन त्यो संविधान निर्माणका अगाडि फैलनु हुँदैछ भन्ने कुरा हामीलाई विश्वास छ भन्ने कुरा म यहाँले व्यक्त राख्न चाहन्छु। ज्यादै महत्त्वपूर्ण कुरा के छ भने अहिले डेमोक्रेटिक लर्स एसोसिएसनका अध्यक्ष यहाँ उठेर न्यायपालिकाको कुरा नगरीकनको मुखबाट भाइदियो भने तपाईँलाई आश्चर्य लाग्नेछ। म एक लाइनमा आज साथी एक लाइनमा त्यो न्यायपालिकाको अहिले जुन कुरा परिराखेको छ तपाईँलाई आश्चर्य लागेको होला के भइराखेको। हामीलाई एउटा कुरा मात्रै के भन्नु छ भने एउटा मात्रै कुरा के भन्नु छ भने अहिले जुन युएन पोल भएको छ गरिएको छ यो देशभरिको कष्टकारी एउटा न्याय बनाउने होला भनिएको छ। मलाई एउटा कुरा आग्रह गरेको छ त्यो मान्छे मात्र भन्ने विषयमा यदि तपाईँले विज्ञासा छ भने यदि तपाईँले कम्प्लेन छ भने सन्तोषको विशेष मेरो समुद्री कक्षा पुरान गर्दैछ त्यो एकदम हाल्यो हुन्छ त्यस्तो नयाँ छ। तर कुनै व्यक्ति कुनै व्यक्तिले कसैले हिमालयका काम मालिक छ भने उठेर पलाउने व्यक्ति आफ्नो मानिसको केही दोस्रो प्रधान न्यायाधीश नकल्ने भएर त्यो कुनै व्यक्तिहरूलाई नेताहरूको नेताहरूलाई हिजो के हाल्नको लागि के हाल्ने मानिसहरूको अन्यथा हामीले के आग्रह गर्नुछ भने यो हल्ला पछाडि नलाइकन यो हल्ला गरेर केही मानिसहरू आफ्नो राजनीतिक अंश पुरा गर्ने कोसिस गरिराखेका छन् आज के यो व्यक्ति विचार गर्नुभयो कङ्ग्रेसले विचार गरेको व्यक्ति भएर आरोप लगाउँदैछ। यदि आरोपमा कुनै सत्यता थियो भने तपाईँले लगाएको कोही आरोपको कुनै सत्यता थियो भने त्यसको चुनाव समिति भएर हजुर गर्नु त्यो तपाईँलाई अधिकार छ। तर बाहिर नयाँ तरिका नयाँ तरिकाको के दुकान दृष्टिकोणले तपाईँलाई कुनै हल्ला गर्ने अधिकार छैन। तपाईँ सबै गरेर यस विषयमा आश्वस्त हुनु यो विषयमा स्वस्थ हुनुको लागि हामी सन्देश गर्छौँ। तपाईँहरूको जो कार्यक्रम अपेक्षाका प्राप्त भयो र यसले एउटा नयाँ सबै नेतृत्व चयन गर्यो र शुभकामनाका साथ बिदा लिन चाहन्छु। धन्यवाद छैन त र यस पछाडि शुभकामना मन्त्रीको राखिदिनु हुनु भौतिक परिवार तथा यातायात मन्त्री मान्ने मन्त्रीलाई आफ्नो शुभकामना मन्त्रीको राखिदिनु हुनु हार्दिक अनुरोध गरे। कर्मचारी युनियनका सभापति र यसको महाधिवेशन उद्घाटन समारोह र सभापति सुमन्त्री प्रमुख अतिथि सामान्य प्रधानमन्त्री एवं नेपाली कङ्ग्रेसका सभापति श्री सुशील प्रणजू कलकत्ता उप प्रधानमन्त्री श्री भाइ देवाजी नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य साथीहरू सभासद साथीहरू विद्यापति कर्मचारी युनियन तथा सबै छात्र संगठन स्वयंसेवक संस्थाका सबै तहका नेता साथीहरू र यहाँ सहभागी हुनुभएका त्यस गरेका विद्यापति कर्मचारी युनियनका प्रतिनिधि साथीहरू पत्रकार साथीहरू सबैलाई मेरो जय नेपालको अभिवादन छ। सबभन्दा पहिले विद्यापति कर्मचारी युनियनको यो छैठौँ महाधिवेशनको सफलताको शुभकामना दिन चाहन्छु। तपाईँहरूको यो महाधिवेशन निर्विघ्न सम्पन्न हो र तपाईँहरूले निर्धारित गरेको कार्ययोजना र उद्देश्य अनुसार युनियनले सफलता पाओस् यो महाधिवेशनले सफलता पाओस् भन्ने शुभकामना दिन चाहन्छु। तपाईँहरूको विद्यापति कर्मचारी युनियन देशभरिमा कर्मचारीहरूको एउटा प्रतिनिधि संस्थाको रूपमा एउटा लोकतान्त्रिक विचारधारालाई विश्वास गर्ने कर्मचारीहरूको प्रतिनिधि संस्थाको रूपमा हिजोभन्दा आज बलियो भएको छ, आजभन्दा भविष्य पनि बलियो हुँदै जाओस् त्यस्तो कर्तव्यमा शुभकामना दिन चाहन्छु। दुईवटा भूमिका तपाईँहरूको रहेको मेरो विचारमा निवेदन गर्न चाहन्छु। संक्षिप्तमा एउटा तपाईँहरूको आफ्नो वर्गीय हकहित सम्बन्धी भूमिका हो र दोस्रो राष्ट्रिय भूमिका हो। वर्गीय हकहितको सन्दर्भमा हामीलाई सबभन्दा महत्वपूर्ण कुरा के भने तपाईँहरूको वृद्धि विकास र तपाईँहरूको पेसागत क्षमताको वृद्धिको लागि विद्यापति कर्मचारी युनियनले अहिले सहायता लिँदै सफलता पायो। नेपाली काङ्ग्रेसले पनि र नेपाली काङ्ग्रेसको सरकारले पनि विद्यापति कर्मचारीको पेसागत क्षमतामा वृद्धि गर्न र वृद्धि विकासको अवसरलाई पनि अभिवृद्धि गर्नको लागि पहिलेको दिनभन्दा पनि आगामी दिनहरूमा संविधान उत्पादक छ भन्ने हामी सोच राख्दछौँ र त्यसै अनुसार तपाईँहरूसँग हाते मालो गर्न तपाईँहरूको वर्ग हितको लागि हामीले पनि आफ्नो ठाउँबाट तपाईँहरूलाई सहयोग गर्ने तपाईँहरूले पनि आफ्नो पेसागत क्षमता र कृषि विकासको लागि काम गर्दै जानु होला भन्ने म शुभकामना दिन चाहन्छु। सरकारको कार्य सम्पादन तपाईँहरूको कार्य सम्पादन र कार्य क्षमतामा निर्भर गर्दछ। नेपाली काङ्ग्रेसले आज दुईटा महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्ने अभ्यास गरेको छ। एउटा सङ्घीय लोकतान्त्रिक जनतन्त्रात्मक संविधान निर्माण गर्ने र अर्को देशको विकासको कामलाई अगाडि बढाउने। यो दुईटै काममा तपाईँहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ। तपाईँहरूको सक्रियता रहेको छ, तपाईँहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ। त्यतापट्टि तपाईँहरू सक्रिय रहनुहुनेछ भने हामीले म विश्वास राख्न चाहन्छु। साथीहरू एउटा अन्तमा एउटा कुरा के भन्न चाहन्छु भने अब म जहाँ पनि सामान्यबाट फर्केर जानुहुन्छ म जहाँ पनि भन्ने गरेको छु सम्मानीय प्रधानमन्त्रीजीले पार्टी सभापति सुशील प्रणालीले सरकार र पार्टीको बारेमा यहाँ मार्गदर्शन जरुरी हुनेछ। त्यसै गरी श्रेता श्रेताहरू देवालय गरेको हुनेछ। म तपाईँहरूसँग यो मन्तव्य आफ्नो अन्त गर्नुभन्दा अगाडि एउटा मात्रै निवेदन गर्न चाहन्छु, जस्तो भने यहाँ त फर्केर जाने बेलामा नौ एउटा सूत्र याद गरेर जानु होला। पहिलो हो राष्ट्रियता, दोस्रो हो लोकतन्त्र, तेस्रो हो समाजवाद, चौथो हो गणतन्त्र, पाँचौ हो संघीयता, छैटौँ हो समावेशिता, सातौँ हो धर्मनिरपेक्षता, आठौँ हो विस्तृत निर्वाचन प्रणाली, नौ हो अहिंसा र शान्ति। तपाईँहरूको यो दुईटै भूमिका कर्मचारीहरूको वर्गीय हक हित र सम्बन्धी भूमिका र कर्मचारीहरूले प्रस्तुत गर्ने सैन्य राष्ट्रिय भूमिका, त्यो दुवै किसिमको भूमिका तपाईँको यही नयाँ मन्त्रभित्र यही नयाँ सूत्रभित्र तपाईँहरूले पाउनुभएको छ। तपाईँ हामी आज पढ्दैछौँ, आज पनि महाराजका अभिभावका अखबारहरू पढिरहेको थिए। नेपालका कम्युनिस्ट विचारधाराका अगुवाहरू विचलित हुँदै हुनुहुन्छ, उहाँले भन्नुहुन्छ कम्युनिस्ट विचारधारामा समाजवादी लोकतन्त्रबाट खतरा छ। म यहाँ भन्न चाहन्छु संसारमा पनि तपाईँ लोकतन्त्रको सामनामा कुनै पनि अर्को तन्त्र टिकेको छैन र सिक्न सक्दैन र अन्तको बच्चा समाप्त हुन्छ। मैले टेरीमा लाग्नु भनेको थिएँ नेपालका कम्युनिस्टहरू पनि आफ्नो विचार यात्रामा परिमार्जित हुँदै आएको छ। कतिपय अखबारका लेखकहरूले मेरो परिवारहरू सबैलाई विपन भएर लेखिनु भएको छ। म यहाँको भन्दा भव्य भन्ने के भन्न चाहन्छु भने नेपाली कङ्ग्रेसले र तपाईँहरूले इन्द्रावती सरकारले जुन आफ्नो विचार र आस्थालाई अवलम्बन गर्नुभएको छ त्यो लोकतान्त्रिक विचारधारा हो, त्यो समाजवादी विचारधारा हो, लोकतान्त्रिक समाजवादी विचारधारा हो। संसारको वर्तमान र भविष्य लोकतान्त्रिक समाजवादको छ र अहिले पनि नेपालमा अब क्रमशः कम्युनिस्ट विचारधारा अब या त खतम हुँदैछ या त परिवर्तित हुँदैछ, त्यसको कुरा आएको छैन। जुनसुकै नेताले जुनसुकै अगुवाले अब यो कुरालाई ध्यानमा राखेर नेपालको परिवर्तनको नेतृत्व र परिवर्तनमा आफ्नो सक्रिय भूमिकालाई निर्धारित गर्नुपर्दछ। अर्पण टाइम चेन्ज अहिले दिउँसोको दुई बज्यो। यस अर्पण टाइम चेकको साथमा टाढी रत्ननगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू, वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन, पेट, छाती, मुटु, उक्त रक्तचाप तथा मधुमेह क्लिनिक, जनरल सर्जरी तथा सामान्य शल्यक्रिय, हार्जोनी तथा नसारोग सेवा, नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा, छाला यौन तथा कुष्ठरोग सेवा, बालरोग सेवा, स्त्री तथा प्रसूति रोग सेवा, साथै भिडियो एक्सरे, एक्सरे, ईसीजी सेवा, 24 घण्टा एम्बुलेन्स सेवा, आकस्मिक सेवा, फार्मेसी सेवा, दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नसारोग ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने, ढाडको नसा च्यापिएको, खप्टिएको, हात घोडा झमझमाउने, सिल्का हान्ने, पोल्ने, जोर्नी दुख्ने, सुन्निने, घोडा खिएको, हात घोडाको हड्डी भाँचिएको, बाङ्गो टिङ्गो भएको, बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर, रत्नगर 2 मेन रोड टाढी चौक चितवन, फोन 056-560-341, एम्बुलेन्स 98-455-64-222। पूर्वी चितवनकै एकमात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम। हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ। आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ, बाइक एक्सचेन्ज सुविधा, किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पार्ट सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम, मगनी चोक पर्सा बजार, फोन 056-583-179, मोबाइल 98-550-61-99। टाढी शोरूम रत्नगर 2 मेन रोड टाढी, फोन नम्बर 056-561-57। स्टाइल, परफॉर्मेंस र माइलेज का लागि हिरो मात्र मार्शल इम्पोरियम मा। रेडियो अर्पण 104.5 MHz। यस अर्पण समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556563290 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। मल्टीलर्निंग एकेडमी मैथ साइंस र टेस्ट नदी पांच विषय में मात्र एसएलसी र प्लस टू गर्न पाइने साथ ही इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एटीच्यूट मल्टीलर्निंग एकेडमी खैरानी चार पर्सा नारायणी डेवलपमेंट बैंक को माथि मोबाइल 9845146174। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 सँगै इन्टरनेट लाइनमा www.radioarpan.com.np बाट संसारभरि के साथ सुनिरहनु भएको दिउँसो 2 बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। समाचार शुरू गरौं प्रमुख समाचारका शीर्षकहरूबाट। नेपाल निजामती कर्मचारी युनियनको छैटौं राष्ट्रिय महाधिवेशन आजदेखि पूर्वी चितवनको रत्नगरमा शुरू। महाधिवेशनले आगामी 3 वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने, संविधान जारी गर्ने गरी तयार भएको कार्यतालिका परिवर्तन गर्न नहुनेमा संविधान सभाका अध्यक्ष निमाङको छोड, आफूलाई बाइपास गरी समानान्तर शक्ति बनाउने नेकपा माओवादीका सचिव विप्लवको चेतावनी, पूर्वी युक्रेनमा आज स्वतन्त्रताका लागि जनमत संग्रह हुँदै जनमत संग्रहपछि रसियामा समावेश हुने पश्चिमी मुलुकको विश्वास, र सौराहमा जारी गैंडा कप फुटबलमा आज मकवानपुर र माडी बीच प्रतिस्पर्धा हुँदै इण्डियन प्रिमियर लीग आईपीएलमा आज पनि 2 खेल हुने। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 MHz। अब समाचार विस्तारमा। नेपाल निजामती कर्मचारी युनियनको छैटौं राष्ट्रिय महाधिवेशन आजदेखि पूर्वी चितवनको रत्नगरमा शुरू भएको छ। रत्नगर स्थित होटल स्टार बेनकुटमा महाधिवेशनको एक समारोहका बीच प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्नुभएको हो। कर्मचारी युनियनको अधिवेशनका लागि प्रधानमन्त्री कोइराला, वरिष्ठ नेता श्री बहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरू विमलेन्द्र नेदी, कमला पन्त, बद्री पाण्डे लगायतका नेताहरू चितवन आउनु भएको हो। वैशाख 30 गते सकिने महाधिवेशनले आगामी 3 वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। अधिवेशनले 70 जना सदस्य निर्वाचित गर्नेछ भने 5 जना मनोनित हुनेछन्। महाधिवेशनमा देशभरबाट प्रतिनिधि र पर्यवेक्षक गरी 104 जनाको सहभागिता रहेको युनियनका केन्द्रीय अध्यक्ष सुबोध देवकोटाले जानकारी दिनुभयो। रेडियो अर्पणले महाधिवेशनको प्रत्यक्ष प्रसारण गरिरहेको छ। अहिले हामी सोही प्रत्यक्ष प्रसारणलाई जोड्दैछौ। सुन्दै गर्नुहोला रेडियो अर्पण। यो चाहिँ अबिरको छ। जितना चाहिँ कि बाबु नहुने मिल्ने गरे हुन्छ क्या हो कुरा हुन सक्यो त्यो चाहिँ हरेक कुरा टाइममा कुरा हाम्रो विकासमा खास अभियान छैन। त्यस कारण पहिले म तपाईँलाई हाजिर गर्नको चाहना अधिवेशनले गरेर हाम्रो साथीलाई मात्रै हुन्छ नेपालको परिवर्तनमा धेरै ठुलो छ। हुनका सङ्गठन सफल कर्मी हामीलाई थाहा छ है सेवाको कर्मचारी सहयोग जनपाल आन्दोलनमा कर्मचारीमा सहयोग गरेको हो आन्दोलन त्यस्तै गरी त्यसरी त्यसरी आन्दोलनमा पनि त्यसरी त्यसरी आन्दोलनमा पनि कर्मचारीले धेरै सहयोगमा अभिवृद्धि परिवर्तन गरेको त्यसै कारण कम्प्युटर पार्टी शासन देशको एउटा महत्त्वपूर्ण काम आइरहेको छ। कर्मचारी साथीहरूको सहयोगले नेपालमा ठुलो ठुलो आन्दोलन भयो, ठुलो ठुलो परिवर्तन भइरहेको छ। तर अहिलेको बेला यो परिवर्तनलाई खै रोग दिने कुरा छ। एउटा संविधान बनाउनु जरुरी छ हामीले, र यो काम राजनीतिज्ञहरूको हात त्यसमा चाहिँ अलिअलि फाइदा गर्न हुन्छ। हामी जनजनमा हामी पसन्द गर्दैछौँ, हामी संयोजनमा पसन्द गर्दैछौँ। त्यसमा विपक्षहरूका भूमिका अपराधमा प्रयास होला नि होला। तर अब अहिले संविधान भनौँ न नेपालमा स्थायी जो संयोजनालाई स्थायित्व भएका पोलिटिकल पार्टीले त गर्नुपर्छ। तर पोलिटिकल पार्टीले मात्रै गरेर हुँदैन, निर्वाचित सरकारले मात्रै गरेको होइन। ठिकै पहिलेको जनताका जेपीको कामहरू ठिकै पार्टीसँग आन्दोलन भएको खण्डमा परिवर्तन परिवर्तन जिल्लाको सिनियर जिल्लाको एमएलए सबै कर्मचारीहरू जिल्लादेखि जनसङ्ख्या नेपालमा एउटा जनताको फर्स्ट कन्सर्न चाहिँ कर्मचारी हो। पहिलो सम्पर्क यो ठाउँहरू कर्मचारीहरू जाने, यस कारणले पनि हामी यो अध्यक्षसँग एउटा आफ्नो मात्रै होइन सबै पार्टीहरू सबैलाई चाहिँ एउटा नेतृत्व लिएर जनताका चाहिँ प्रत्यक्ष सरकार राख्ने नेताहरूले ठिकै समयको कामहरू गर्न गराउने उहाँले प्रयोग गर्नुभएको छ। यस्ता चाहिँ यस्तो समयमा जीवनमा कस्तो गर्नुहुनेछ भन्ने किसानले यसरी गर्नुभएको हुन्छ। दुईवटा भयो कुरो भइरहेको छ, अहिले पनि आजले भोलि होला गर्नु होला। त्यसका कथाहरू उहाँलाई अवस्था बेलबिहार गरौँ, उहाँलाई होला बेलबिहार गरौँ। हामी चाहिँ आफ्नो कार्यक्रम बनाउनु होला तपाईँहरूको आउँदाको लागि खाल्टी खाल्टी विस्तारको घरमा धन्यवाद। नेपाली कङ्ग्रेसका वरिष्ठ नेता सुन्दरबहादुर देवले एक वर्षी गर्नुभएको क्रममा यति बेला गर्दैछौँ। प्रधानमन्त्रीको समयमा कार्यव्यस्तताका कारण कार्यक्रममा चाहिँ हामीले परिवर्तन गर्न परेको छ। र अहिले उहाँको संरक्षण प्रस्ताव पनि कार्यक्रम हाम्रो जारी नै रहने कुरा उहाँ साथीहरूमा अनुरोध गर्न चाहन्छु। र अब यसपछि नेपाली कङ्ग्रेसका सभापति एवं माननीय प्रधानमन्त्री आजका हाम्रा कार्यक्रमका प्रमुख अतिथिहरूलाई कर्मचारी युनियनलाई आदर अनुरोध गर्दछु। नेपाली कङ्ग्रेसका सभापति सुशील कोइराला उहाँ प्रधानमन्त्री पनि हुनुहुन्छ। यति बेला उहाँले नेपाली जनजाति कर्मचारी युनियनको कैयौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै हुनुहुन्छ। हामी फेरि पनि उहाँको सम्बोधनलाई यति बेला जोड्दैछौँ। सहभागी हुन आउने गर्छ। त्यो मेसनजी महाकाली हिमाल साथीहरू महेन्द्र महासिंह आदरणीय नेता सहभागीजी मन्त्रीजी परिवर्तनको पनि परिवार जानु टोकिएको छ, ठुलो परिवर्तन हुँदैछ। अब हिजोबाट अब हिजोको गणती छ, अब लोकतान्त्रिक संविधान नेपालमा आउँदैछ, शान्ति शक्ति लोकतान्त्रिक संविधान र विकास व्यवस्थाको अभावले गर्दा चाहिँ हामीले दुःख ठुलो दुःख हात भइएको छ। अनि स्वास्थ्य जो नयाँ बनिएको सजाय स्वस्थ हालत अनि साठी वर्षभन्दा पहिलो भयो पाँच वर्ष सन् लगातार साथी हुन राम्रो सङ्गत गर्नुभयो र आज भर्खरै तपाईँहरूले जति निर्वाचनमा सबै पार्टीहरू सबै पार्टीहरू सहभागी भयो, नरेन्द्र मोदीजीको पार्टी बाहेक सारले ठुलो उत्साह अर्थात् कन्स्टिट्युसन भयो र अब जनताले कुनै सहकारी जनताले ठुलो हामीले जनतालाई विश्वास दिलाउनु छ, त्यो मतदाताहरूलाई हामीले विश्वास दिलाउनु छ। जुन युवा जुन अभाव कता कतै कहाँ जानु सहज भन्छन् दिल्ली भन्छन् आमा जानु भन्छन् शिक्षाको अभाव स्वास्थ्यको अभाव सिँचाइको अभाव कार्य परिवर्तन कहाँ पनि मानिसको कहाँ अहिले दुखै दुःख त्यो अभाव अब मेटिनु छ भन्ने मैले विश्वास समाजले विश्वास दिलाउन चाहन्छु। अब मैले कृतज्ञ भन्छु त्यो दिन मैले हामीले हामीले यस्तो गर्छौँ गर्छौँ त्यहीकन हामीहरू एउटा हामीले भैले यस्तो भयो पनि परिवर्तन हुने नेपाल यस्तो भयो भने त्यही पनि हामीहरू यस्तो अब त्यो होइन त्यो सोचलाई हामीले चाहिँ भयो र सकारात्मक सोच राखेर अघि गयौँ म तपाईँलाई विश्वास ल्याउँछु। अब कसैले पनि त्यो जुन परिवर्तनको निम्ति अगाडि बढेको अवस्था छ कसैले त्यसलाई रोक्न सक्छन्, कसैले रोक्न छोड्यो भने त्यो आफै लोक भएछ, त्यो निश्चित छ। अब जनताले माफ गर्नु पर्ने छैन, त्यस कारणले आज चाहिँ सबभन्दा ठुलो खासै भनेको शान्ति समयचरण हो, स्थायित्व हो, लोकतन्त्र विकास हो, लोकतान्त्रिक संविधान हो। अब बाटोमा हामीले अहिले भइरहेको छ, अब कुनै संसार गर्ने अवस्था छैन। त्यसमा चाहिँ संविधान आउँछ आउँछ, त्यसमा तपाईँहरू भेट्छ नि। म कविताले साथीहरूसँग एउटै एउटै निवेदन के गर्न चाहन्छु भने, अहिले यो परिवर्तित अवस्था हाम्रो ठुलो भूमिका छ, परिवर्तनमा पनि तपाईँहरूको ठुलो भूमिका रह्यो। हामीहरूसँग काँग्रेस पार्टीलाई हर आन्दोलनमा परिवर्तनको हर आन्दोलनमा तपाईँहरू सहयोग हो, आफ्नो आफ्नो दार्जिलिङलाई फिर्केर त्यस्तो हो मुलुकमा शान्ति एकताको लोकतन्त्रका निम्ति समर्पित भएर काममा काम मिलाइकन गएर यस्तो ठुलो परिवर्तन भएको छ। यो लडेको परिवर्तन होइन, यो ऐतिहासिक परिवर्तन र त्यसको सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशमा यो कुनै पनि मुलुकमा यसको परिवर्तनमा हजारौँ ज्ञान गरेको छ। यदि सहज भन्ने प्रचण्ड पनि हो, यो उपलब्धि भए आउनु सकेको छैन। त्यस कारणले आज म जुन पनि जानु रह्यो अहिले प्रश्न छ, अब त्यसको संरक्षण, त्यसको संरक्षण कसरी गर्ने, त्यसको रक्षा कसरी, त्यसको रक्षाको निम्ति नै हो आज अनुमोदन चाहिएको छ। सबै अनुमोदन शान्ति र स्थायी लोकतान्त्रिक संविधान चाहिएको छ, त्यसैमा हामीहरूले अघि बढिरहेका छौँ। र मैले ठुलो आशा कविताले साथीहरूसँग राख्छु, त्यो देश निर्माणमा जसरी परिवर्तन प्रजातान्त्रिक सङ्घर्षमा तपाईँहरूले आफ्नो दार्जिलिङलाई आफ्नो प्रचार विषय जानुभयो, आज मलाई लाग्छ सर मुलुकमा अनुमोदन र शान्ति कानुन तपाईँहरूको ठुलो भूमिका भूमिका रहेको छ। र आज जनतालाई हामीले आश्वस्त पार्नु पर्ने छ, र यो परिवर्तन अनि यो परिवर्तन भयो कि भएन भन्ने अवसार उनीहरूलाई दिलाउनु छ। अभावले मैले म उत्साह म निर्वाचन आउँछ, मलाई मतदाताहरूले मलाई भन्नु होइन तपाईँ भोटमा नआउनु भएको छ, यो पहिले सहयोग गराउनु, पहिले खाजा खाने उ गरिदिनु, पहिले पहिलेको सुधार गर्नु, अनि त्यो पदगन्ध बनाउनु, अनि भोटमा नआउनु भनेर धेरै मतदाताहरूले भन्नुभयो। मैले भने मसँग जातिको पनि छैन, म जादुगरहरू सङ्गठन पनि भोट हाल्न जानु तर कहाँ गएर मैले सहयोग बनाउनु, कहाँ गएर मैले दिल्ली कहाँ गएर मैले सङ्गठनबाट माहौल गर्न बनाउनु, मैले माहौललाई भने तर तपाईँले सञ्चालन गर्नु तपाईँले यो बुझ्नु एउटा कुरा त्यो किन यस्तो मान्छेहरू जो आफ्नो पार्टीको स्थापना गरेको छ सहज भोग्नु पर्यो, केको निम्ति हो त्यो तपाईँहरूले पहिचान गर्नु सक्छु। र म तपाईँलाई विचार गराउँछु कि तपाईँहरू यो उहाँ मिलेकोमा यो विकासको निम्ति तपाईँ के भएर हामीहरू उहाँ आएका छौँ भनेर मैले भनेको छु। र त्यो कुरा गरिन्छ र पुरा हुन्छ भने तपाईँलाई विश्वास गर्न चाहन्छु। अहिले मैले जुन निर्वाचन पछि विशेष निर्वाचन पछि अहिले सारा उसमा राष्ट्रिय रूपमा मात्र होइन अन्तर्राष्ट्रिय रूपमा पनि मान्छेहरूलाई ठुलो नेपालमा लगानीका निम्ति उनीहरू आइराखेका छन्, मन्त्रीहरूलाई भेटिराखेका छन्, कर्मचारीहरूलाई भेटिराखेका छन्, मलाई भेटिराख्ने गर्छु र राजनीतिक पार्टीका नेताहरूलाई भेटिराख्ने गर्छु र अब जगानी जीवनमा जगानीको निम्ति सक्छ भएको आज कुनै पनि त्यो सहयोग दिन उन्नति भेटिराख्न सकेको छु यहाँ नेपालमा त जस्तो भनिदिन्छ भने यो कहिले हामीले विकास गर्ने कुरा देखेन र अब हाम्रा तिन पिला जुन जनसङ्ख्या हामीले प्रयोग नगर्ने छ मलाई म भर्खरै दिनको दुई दिन गरेको थिएँ साथै राष्ट्र राष्ट्रको प्रधानमन्त्रीहरू आउनुभएको थियो तपाईँले भन्नुभयो नेपाल किन यस्तो नेपालले किन त्यो बिजनेस तयार नगरेको किन दिल्लीको प्रयोग पानीको प्रयोग नगरेको तपाईँहरू बङ्गलादेशको प्रधानमन्त्री भयो हामीले ठुलो आशा भरोसा राखेका छन् तपाईँले दिल्ली दिल्ली हामीहरू किन छन् भारतीय प्रधानमन्त्रीले भन्नुभयो तपाईँहरू बजार मास्टर तपाईँहरूको हो त्यो बजार त तपाईँहरूको हो हामी त पिउन चाहन्छ पानी धेरै राखेको छ जगाउ छोडेका छ यस्तो कसो छ अनि संसारमा भन्छ नेपाल दोस्रो छ दोस्रो उसमा छ दोस्रो स्थानमा राजनीति नेपाली त्यसको हामीले त्यस अहिले पहिलो पचासी जगा बुझ्ने भनेर भन्थ्यो अहिले पहिले लाख हुँदाखेरि मेगावाट बुझ्ने पैसा रहन्छ आधा नेपालमा पचास पासी हजार मेगावाटहरू गर्दा कल कारखाना उद्योग धन्दाहरू गरिन्छ अहिले त्यस्तो त मार्केट बिजुली हामी त्यो गर्न सक्यौँ बिजुली बेच्नु सक्छ गरेर त्यस कारणले त्यस्तो ठुलो लाभ छ त्यसै गरी पर्यटन नेपाल जस्तो सबै विदेशीहरू आउँछन् पर्यटकहरू आउँछन् भन्छन् नेपाल जस्तो सुन्दर विश्वमा छैन तर हामीहरूका कहिले शान्ति स्थायित्व नभएको कारणले गर्दाखेरि पर्यटन क्षेत्रको विकास हुन सकेको छैन यसरी हुनु पनि हुन सकेको छैन त्यस्तै कृषि क्षेत्र कृषि क्षेत्रको त्यस्तै सम्भावना छ त्यस्तो ठुलो सम्भावना देखेको छ यहाँ सिँचाइ हामीहरू सुक्खा पर्छ त्यस्तो नदी नयाँ खोलाहरू छन् हामीले सिँचाइ पुरो गर्न सकेका छैनौँ र त्यस्तै गरी अहिले हिमालयमा भर्खर भर्खर नदीहरू आर्थिक गरेको छ यो इन्टरनेसनल स्थान निस्केको थियो उनीहरू अहिले रिसर्च गरेर उनीहरूले भने कि नेपालको हिमालय क्षेत्रमा यति मूल्य जडीबुटीहरू खानाहरू भएका छन् त्यति ठुलो हुन्छ खानु नै छ तर आज नेपाल कति गयो त्यस्तो अब यो परिवर्तित स्थितिमा ठुलो दायित्व तपाईँहरूको काममा कमिसन गभर्मेन्ट र त्यहाँ मलाई लाग्यो हामी जनतालाई केही लिन सकेका दिन सकेका छैनौँ गर्न पऱ्यो त्यसको जनता छैन जसको सबै बजेट नागेको कुराहरू त्यो स्थिति छैन त्यो कमसेकम जनतालाई राहत दिन सक्छौँ आज के राहत मैले भनिदिएछु हामी सुशासन दिनुपर्छ सुशासन दिनु टाइमिङमा यो कुरा सुशासन हामी दिन पर्छ सुशासन भनेर तपाईँको यो

तपाईँले हेरिदिनु भएको छ, तपाईँले बुझ्नुभएको छ। हामीहरूको कारण भएको होइन, अहिलेको समय यो टाइगिङ पनि कम्प्लिट भएको छैन। तर जुन आक्रमण गरे, जुन प्रतिवर्तीहरू गएका छन्, जुन कार्य उपलब्धिहरू युवकको युवक शान्ति यो टाइपको लोकतन्त्रको निम्ति लोकतन्त्र विकल्याणको निम्ति जुन युवाहरू गएका छन् त्यो कम उपलब्धि वा होइन, ठिक छ। सरकार अहिले धेरै कामहरू गर्ने बाँकी छ, अहिले कति छ अब कोही पनि पार्टीको सरकार कङ्ग्रेसको सरकारको सबै हप्ता होइन, यो त्यति सजिलो छैन। जब विवाह कसरी जाने युवा कमिसन गठन गर्छ, हाम्रो पार्टीको पनि छ, एमालेको पनि छ, कोही अरू उहाँहरूले अरू पानीहरू पनि लाग्छ पार्टीको जङ्गल अधिवेशन गर्नको लागि, कहिले उहाँहरू हुनुहुन्न, कहिले हाम्रो साथीहरू हुनुहुन्न, त्यसले गर्दाखेरि पनि अल्कल जस्तो भइरहेको छ। सबैले ठुलो कुरा गर्नु, कुन जानी कुरा हो, कुन जानी समस्याको समाधान भएको आर्थिक मैले झार्छ, मैले याद यो कतिपय मैले याद आयोग गर्नु यो कम उपलब्धिको कुरा हो। सात पैसा लागेको मैले तिस पैसा लगाएकोहरूले पनि गर्नु समस्या समाधान अब सबै नोकर आयो त्यस्तो हुँदैन। यसमा संविधान सभामा केही छ, अब आयोग गठन हुन्छ, संविधान गर्छ, त्यसरी बेपत्ता बेपत्ता पाइरहेको आयो त्यो पनि अब हुँदैछ। हामी गएको किनभने विधेयकहरू पार उठाएका छन्, पार भएका छन्, त्यसै गरी संविधान सभा समितिमा समिति भएको त्यो समितिहरू हामीले हामीले हेर्न पऱ्यो त्यो कुनै भन्ने कुराहरू त्यो जुन कुरा हो त्यसले अन्त अहिले समय दिएको छ, त्यो पनि सही कारण अरू कारण होइन, यो राहुल गान्धीको मात्रै सरकार होइन, पार्टीले सरकारको सङ्ख्या दिलाएर जान्छ, अझै तपाईँले माओवादीलाई लिएर जानु छ, त्यो माओवादी छ, माओवादी पार्टी अर्को माओवादी माओवादी माओवादी पनि लिएर जानु छ, अरू पनि नजिस्टी पार्टीहरू छ, नजिस्टी पार्टी काङ्ग्रेसले साथीहरू बुझेको छैन, कुनै कारण छैन, एकदम त्यति उत्साह छ, दुत गतिले दुई जाने तयार हुने कुराहरू स्कुल जाने पनि भयो भएका छ। त्यस कारणले हामीले यो कुरा त मैले बुझ्नु भयो निराशले अब कसो हामी हेर्नु होला त्यस्तै वर्ष साठी पैँसठी वर्षमा जेलखाना छ, अहिले सुन्दर दयालु यो ज्ञान पनि जित्यो, अब अब त्यो उज्यालो उज्यालो देखिएको छ. अब त्यो उज्यालो बहादुर गरिसकेका छन्, प्रवेश गरिसकेका छन्. त्यस कारण हामी जुन चाहिँ घरमा राख्नु पऱ्यो नि र यस्तो ठुलो लगानी लिएको जस्तो हुँदैन. दस वर्ष दस वर्ष फुट्यो हुन्छ. तपाईँले यसको पुगेर राख्नु हुन्छ हुन्छ. अब यस्तो कसैले यो गरिरहेको छ सबै पनि गरिरहेको छ. त्यस कारण आज म अब अब सुन्नु नि मैले धेरै आफ्नो कुराहरू कुराहरू राखेँ. अब अहिले काठमाडौँ फेरि जानु त काठमाडौँ जानु छ. मैले आफ्नो म त्यो मैले तपाईँहरूसँग आग्रह गरेको एउटा कुरा त्यो जाने पचास किलोमिटर किनेर त्यसलाई अब सबै हामीले हामीले लिएर जानु त्यो गर्ने बुझ्दैन. त्यसमा उहाँले विशेष विशेष ध्यान दिनुहोस् ताकि जनताले हामीलाई विश्वास गर्ने अहिले अब यो सुरु हो भन्ने कुरा त्यो विश्वास हो. त्यसैले निम्ति उनी कुराहरू राख्दै तपाईँहरूसँग बुझा लिन्छु र अन्त्यमा जन्मकाल भन्छु जन्मकाल नेपालको त्यो कारणले पहाड हिमाल तराई बस्नेको समस्तको गर्नु पर्ने छ. नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालाले यति बेला चैतौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गरिसक्नु भएको छ र त्यससँगै उहाँ अब केही बेरमै 255 को फ्लाइटमा काठमाडौँ प्रस्थान गर्ने हामीले जानकारी पाएका छौँ. उहाँले विधान बनाउने प्रतिबद्धता जनाउनु भएको छ. त्यसैले त्यसपछि विधान भएको छ.